भाग्य आफै लेख्ने दिन आएको छ, लक्ष्य पुग्ने सायद आज बल्ल जुरेको छ। आयो समा बेसी सोरा, जनताको शक्ति आहा कति सुन्दर, त्यसको माया न सधैँ छ मात लागेको छ। लक्ष्य पुग्ने सायद आज बल्ल जुरेको छ। हिमाल हेर पहाड मधेशतिर, मेची काली बगेका छन् लय समातेर, आफ्नो गीत आफै लेख्ने बेला आएको छ। लक्ष्य पुग्ने सायद आज बल्ल जुरेको छ। आफ्नो भाग्य आफै लेख्ने दिन आएको छ। लक्ष्य पुग्ने सायद आज बल्ल जुरेको छ।